نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. 14वें पारे का रुकू नंबर 3 है, जो आयत नंबर 26 से 44 तक है, सूरत अल हिज्र. पारा नंबर 14, रुकू नंबर 3, आयत नंबर 26 to 44. पहले लफ्जी तर्जमा लिखेंगे. वलकद, और अलबत्ता तहकीक, खलकन इंसाना, पैदा किया हमने इंसान को, मिन सलसालिन, खनकती मट्टी से, मिन हमइन, स्या गारे से यानि कीचड़ से, मसनून, सड़ी हुई से, वल जान, और जिन्नों को, खलकना हु, पैदा किया हमने इनको, मिन कबलू, इससे पहले, मिन नारिस समूम, आग की लपट से, व इज, और जब, काल रब्बू का, फरमाया तेरे रब ने, लिल मलाइकती, फरिश्तों को, इन्नी, बेशक मैं, खालिकुम, पैदा करने वाला हूँ, बशरन, एक इंसान, मिन सलसालिन, खनकती मट्टी से, मिन हमइम, स्यागारे से, मसनून, सड़े हुए से, फ़ाइज़ा, फिर जब, सव्वैतुहु, मैं बराबर कर दूँ इसको, वनफ़ख्तु, और मैं फूक दूँ, फ़ीही, इसमें, मिर रूही, अपनी रूह से, फ़क़ऊ, तो गिर पड़ना, लहू, उसके लिए, साजिदीन, सजदा करते हुए, फसजदल मलाइकतु, तो सजदा किया फरिश्तों ने, कुल्लुहुम, सब के सब ने, अजमाउन, सब ने इकट्ठे, इल्ला इबलीस, सिवाय इबलीस के, अबा, उसने इनकार किया, अई यकूना, के वो हो, मा, साथ, अस्साजिदीन, सजदा करने वालों के. काला, फरमाया, या इबलीसु, ए इबलीस, मालका, क्या है तुझको, अल्ला तकूना, कि नहीं है तू, मा साजिदीन, साथ सजदा करने वालों के. काला, उसने कहा, लम अकुन, नहीं हूँ मैं, ली असजुदा, कि मैं सजदा करूँ, ली बशरिन, किसी इंसान को, खलकतहु, पैदा किया तूने इसको, मिन सलसालिन, खनकती मट्टी से, मिन हमइम, मसनून, कीचड़ से, सड़े हुए. काला, फरमाया, फ़ख्रुज, पस निकल जा, मिनहा, इससे, फ़इन्नक रजीम, तो बेशक तू मर्दूद है, व इन्ना, और बेशक, अलैकल लानता, तुझ पर लानत है, इला यौमिद्दीन, रोजे जजा तक के लिए. काला, बोला, रब्बी, ए मेरे रब, फअंदिरनी, पस मोहलत दे मुझको, इला यौमी युबअसून, طرف اس دن کے، وہ سب اٹھائے جائیں گے. قال فرمایا، فإنك تو بے شک تو، من المنذرین مہلت دیے جانے والوں میں سے ہے، الى یوم الوقت تک دن کے، جو وقت ہے المعلوم معلوم. اکٹھا پڑھیں گے تو کیا ہوگا؟ وقت معلوم کے دن تک. قال اس نے کہا، ربی اے میرے رب، بیما بوجہ اس کے جو، اغویتنی تو نے بے راہ کیا مجھ کو، لأزیننا البتہ میں ضرور خوبصورت بنا دوں گا، لہم ان کے لیے، فی الارض زمین میں، ولأغوینہم اور البتہ میں ضرور بہکاؤں گا ان کو، اجمعین سب کے سب کو، الا مگر، عبادک تیرے بندوں کے، منہم ان میں سے، المخلصین جو چنے ہوئے ہیں، خالص ہیں. قال فرمایا، ھذا یہ، صراط راستہ ہے، علیہ مجھ پر، مستقیم سیدھا، ان عبادی بے شک میرے بندے، لیس لکا نہیں تیرے لیے، علیہم ان پر، سلطان کوئی زور، الا مگر، من جو، تب اکا پیروی کرے تیری، من الغاوین بہکے ہووں میں سے، وَإِنَّ جَهَنَّمَا اور بے شک جہنم، لَمَوْئِدُهُمْ البتہ ان کے وعدے کی جگہ ہے، اجمعین سب کے سب کی، لہا اس کے لیے، سب اتو ابواب سات یعنی سیون دروازے ہیں، لکل باب ہر دروازے کے لیے، منہم ان میں سے، جزء مقسوم ایک حصہ ہے مخصوص. بس جی.